नमस्कार नमस्कार नमस्कार एफएम पृथ्वी रेडियो रेडियो एकान दुकान मैदान यसमै छ मजा र रेडियो तरङ्ग पोखरा 107.6 यतिखेर यहाँहरू सुन्न लाग्दै हुनुहुन्छ रम्पम चर्चद्वारा प्रायोजित कार्यक्रम जटारो र जटारोको साथमा छु म जितु नेपाल। यहाँहरूलाई थाहा छ समसामयिक विषयवस्तुमाथि र विशेष गरी राजनीतिक विषयवस्तुमाथि विज्ञ प्रहार गर्ने यो कार्यक्रम जटारोमा सदा चाहिँ आज पनि मैले विभिन्न चोटिला चोटिला जटारोहरू लिएर उपस्थित भइसकेको छु। यो जटारोले अवश्य पनि समाजमा र राजनीतिक क्षेत्रमा देखिएका विभिन्न खालका विकृति विसङ्गतिलाई हटाएर समाजमा चाहिँ सकारात्मक भावना पैदा होस् भन्ने हाम्रो कामना रहेको छ। यहाँहरूलाई थाहा छ कार्यक्रम जटारोको बीचबीचमा साङ्गीतिक जटारो पनि प्रस्तुत हुने गर्दछ भनेर। त्यसै अनुरूप आजलाई भनी शुरूआतमा राख्दैछु एउटा रमाइलो साङ्गीतिक जटारो। आउ नाचौ चमचमी ताले झमझमे राइटले राइटले भुमो फनफने आउ नाचौ चमचमी ताले झमझमे राइटले राइटले भुमो फनफने ये जमाना नया छ जहाना नया छ 2000 2000 2000 2000 अब यो रमाइलो साङ्गीतिक झटारोपछि हामी अब वास्तविक झटारोतिर लागौँ। वास्तविक झटारोतिर लाग्दा र झटारोको कुरा गर्नुपर्दा विभिन्न कुराहरू यो हप्ताभरि नेपालमा भएका छन्, यहाँहरूलाई पनि थाहा छ। यदि यहाँहरूले टिभी हेर्न पाउनु भएको छैन भने अवश्य पत्रिका हेर्न पाउनु भएको छ, यदि पत्रिका पढ्नमा आउनु भएको छैन भने एफएम सुन्न पाउनु भएको छ। कहीँ न कहीँ कतै न कतैबाट अवश्य पनि समाचार यहाँहरूले थाहा पाइ नै सक्नु भएको छ। त्यसै समाचारका त्यसै चाहिँ नि खबरका आधारमा रहेर हामीले पनि व्यङ्ग्य गर्ने हो। अब हामी सुरुमै कुरा गरौँ सरकारकै कुरा गरौँ, किनभने सुरुमा ठुलैको कुरा गर्नु ठुलैबाट सुरु गर्नु भन्छ, त्यसै गरी ठुलैको कुरा गरौँ, प्रधानमन्त्रीकै कुरा गरौँ। विविध कारणले गर्दाखेरि अहिलेको यो सरकार परिवर्तन हुने भन्ने कुराहरू अहिले बजारमा आइरहेका छन्, यहाँहरूलाई पनि थाहा छँदैछ। सरकार परिवर्तनका कुरा पहिले हाम्रो नेपालमा विपक्षीले गर्थे, प्रतिपक्षीले अविश्वासका प्रस्ताव लिन्थे, प्रतिपक्षीले बहुमत पुर्याउनका लागि हस्ताक्षर सङ्कलन गर्थे। तर अहिले एउटा रमाइलो कुरा के छ भनेदेखि, अहिले जसको सरकार छ त्यही विपक्षी भएको छ। अहिले यो सरकार परिवर्तन होस् भनेर न नेकपा माओवादीले भित्री हिसाबले चाहिराखेको छ, भनिराखेको छ बरु पछिल्लो समयमा, न काङ्ग्रेसले न अन्य दलले फाटाफुट कुरा निकाले पनि आधिकारिक रूपमा भनेको छन्। सबभन्दा धेरै चाहिँ नि सरकार परिवर्तन हुनुपर्छ भनेर लट्टो लिने हाम्रै चाहिँ नि एमालेका कमरेडहरू हुनुहुन्छ। यो नेकपा एमालेकै वरिष्ठ नेता हाम्रा पूर्व गृहमन्त्री वामदेव गौतमले त हस्ताक्षर अभियान समेत सञ्चालन गरिरहेका छन्। उहाँ भन्दा रहेछन् यो सरकारको विकल्प अर्को छ, सरकारले राजीनामा दिएर तत्कालै चाहिँ नि भरौँदै सहमतिको सरकार बन्नुपर्छ भन्दा रहेछन्। अब मैले यहाँनिर बुझ्न नसकेको कुरो के हो भनेदेखि, अहिले भएको सरकारलाई समर्थन गरेर संविधान बनाउनतिर लाग्ने हो अथवा यो सरकार ढाल्ने, यो सरकार ढालेपछि अर्को सरकार निर्माण हुने र अर्को सरकारको नेतृत्व कसले गर्ने, एक दुई दिन त्यसमा बित्ला, त्यसपछि अब कुन कुन दल समावेश हुने त, कसले साथ दिने त, त्यसमा चाहिँ नि चार पाँच दिन लाग्ला, अनि मुख्य कुरो फेरि त्यसमा गृहका कुरा आउलान्, सञ्चारका कुरा आउलान, रक्षाका कुरा आउलान्, त्यसै गरी परराष्ट्रका कुरा आउलान्, प्रधानमन्त्रीका कुरा आउलान्, उप प्रधानमन्त्रीका कुरा आउलान्, त्यसपछि भागभन्दा गर्दा गर्दै अब यो सरकार ढलेर अर्को नयाँ सरकार बन्दासम्म मलाई जहाँसम्म लाग्छ जेठ 14 गते आइसक्छ। त्यसकारणले यो सरकार ढाल्दा पनि र यो सरकार राख्दाखेरि पनि संविधान बन्ने अवस्था छैन। अहिले हाम्रा नेताहरू अस्ति भर्खरै तिनवटा दलका नेताहरूले तिनैवटा त्यही नेताले हस्ताक्षर गरेर हस्ताक्षर सहितको प्रतिबद्धता व्यक्त त गर्नुभयो, तर त्यो प्रतिबद्धता अनुसार जेठ 14 गते भित्रमा नयाँ संविधान बनेन भने के गर्ने, अनि यहाँका प्रतिबद्धतामा जनताले पत्याउने नपत्याउने, विश्वास गर्ने कि नगर्ने, त्यो पनि आफ्नो ठाउँमा छ। र अहिले विभिन्न चाहिने कार्यक्रमहरूमा विभिन्न चाहिने भाषण गर्ने क्रममा नेताहरूले दिएका अभिव्यक्ति हेर्ने हो भनेदेखि सबै कुरा चपाएर कुरा गरेका छन्, सबैको मुखमा एउटै झुन्निएको छ, सहमतिको विकल्प छैन, सहमतिमा अगाडि बढ्नुपर्छ। ए बाबा बढ्नुहुन्छ, तपाईँलाई कसले रोकेका छ सहमतिमा बढ्नलाई, तपाईँहरूलाई सहमति गर्नलाई किन हामीले रोकेका छौँ, बेला बेला भेट्ने पार्टी गर्ने चेस गर्ने तपाईँहरू, अनि तपाईँहरू सहमति गरेर गऱ्यौँ भन्नुहोस् न, जो भेट्यो सहमतिको विकल्प छैन भन्ने, तर सहमति नगर्ने कस्तो खालको यो सहमति हो, यो सहमति गर्नका लागि फेरि अर्को एउटा सहमति चाहिने भयो। खैर केही छैन, यो सरकार यदि ढल्यो भनेदेखि नेकपा एमालेकै कारणले ढल्छ, र नेपालको इतिहासमा यस्तो पनि हुन्छ कि आफ्नै पार्टीको सरकार आफै प्रतिपक्षी पनि हुन्छन्। तर मैले यहाँनिर चाहिँ एउटा के कुरा चाहिँ महसुस गरेँ भने, यहाँहरूलाई थाहा छ कि छैन, नेकपा एमालेका कमरेडहरू भनेका बडा चाहिँ नि एकदम चाहिँ नि स्वाभिमानी कमरेडहरू, उहाँहरूले पहिले चाहिँ नि जब सरकार चलाउनु त्यतिखेर पनि आफ्नो गाउँ आफै बनाऊ भन्नुभएको थियो, उहाँहरू आफ्नो काम आफै गर्नुहुन्छ, त्यसकारणले यो आफ्नो सरकार पनि आफै ढाल्नुहुन्छ, अरूले केही फिक्री गर्नु पर्दैन। हन्सिनामा यसपालि त बारी एउटी चाहियो, भनी जसी कहीँ पाइएन पाउनु दुःख पाइयो, ए हन्सिनामा यसपालि त बारी एउटी चाहियो, भनी जसी कहीँ पाइएन पाउनु दुःख पाइयो, ए मैले के गरौँ साइली मैली अन्तै गएकालाई के गरौँ निकाला साइली मैली अन्तै गएकालाई के गरौँ ची पनि हुन्न रे अघि मान्दैनन् चिटिक्क परेकीले चिटिक्कै जान्दैनन् खोजी पनि हुन्नारे अगली मान्दैनन् सिटिक परेकीले फिटिकै जान्दैनन् आए बिए पढेकीले उल्टै आराउँछन् साइबर जान पाइन भन्दै सधैँ कराउँछन् भन्सिनामा एसएलसीमा तिन खेप लडेकी काहीँ छ गरी बिस पुगेर एक्काइस काढेकी ए भन्सिनामा एसएलसीमा तिन खेप लडेकी काहीँ छ गरी बिस पुगेर एक्काइस काढेकी ए मैले के गरौँ मन परेका छेउ पर्दैनन् कलाई बेगरौँ मन परेका छेउ पर्दैनन् कलाई बेगरौँ लुगा लगाउने ल्याउनु कसरी रुपकी रानी गोरीले धनवाउँछन् धरी छोटा लुगा लगाउने ल्याउनु कसरी रुपकी रानी गोरीले धनवाउँछन् धरी हरिया र गुन्यु चोली लगाउने कले सुन्तली र फुलमाया त भन्छन् बल्ले बल्ले चलन बुझ्ने चाहिन्छ जिउमा पुरा लुगा लाउने बारी चाहिन्छ ए भन्सिनामा रीति चलन बुझ्ने चाहिन्छ जिउमा पुरा लुगा लाउने बारी चाहिन्छ ए मैले के गरौँ जिउ त सबको नाङ्गै देख्छु कलाई बेगरौँ नि काइला जिउ त सबको नाङ्गै देख्छु कलाई बेगरौँ भन्सिनामा यसपालि त बारी एउटी चाहियो भनी जसी कहीँ पाइएन पाउनु दुःख पाइयो ए भन्सिनामा यसपालि त बारी एउटी चाहियो भनी जसी कहीँ पाइएन पाउनु दुःख पाइयो ए मैले के गरौँ साइली मैली अन्तै गए कलाई बेगरौँ नि काइला मन परेका छेउ पर्दैनन् कलाई बेगरौँ सबको नाङ्गै देख्छु कलाई बेगरौँ नि काइला साइली मैली अन्तै गए कलाई बेगरौँ नि काइला मन परेका हजुर यहाँहरू सुन्दै हुनुहुन्छ अहिले एफएम 96.3 रेडियो अडियो एकान दुई कान मैदान र रेडियो तरङ्ग पोखरा 107.6 रम्पम चाउचौद्वारा प्रायोजित कार्यक्रम रम्पम झटारो र यो रम्पम झटारो प्रस्तुत गरिरहेको छु म जितु नेपालले। भर्खरै हामीले झटारोको सामग्री प्रस्तुत गर्ने क्रममा सरकारका कुराहरू गरेका थियौँ, नेकपा एमालेकै कमरेडहरूका कुरा गरिरहेका थियौँ। सायद केही छैन, अहिले यो हस्ताक्षर अभियान अगाडि पनि बढेको छ र संसदीय दलको बैठक समेत बस्न सकिराखेको छैन भन्ने अवस्था आएको छ। नेकपा एमालेका अध्यक्ष कमरेड झलनाथ खनालजी दुईटा कुरा गर्नुपर्छ, यतापट्टि हस्ताक्षर संकलन गर्न लागेका कमरेडहरू जो सरकार परिवर्तन गर्नुपर्छ भन्ने कमरेडहरू हुनुहुन्छ उहाँलाई भेट्यो भने निश्चित रूपमा यो गर्नै पर्दछ, अहिले नगरी सुखै छैन भन्दा रहेछन्। अब यता बालाटारतिरको बाटो र अहिले यही सरकार टिकिरहनुपर्छ भन्ने र सरकारमै सहभागी भएका केही कमरेडहरू भेटौँ भने होइन यो राजीनामा दिने र अहिले सरकार ढाल्ने कुरो उठ्याइ छैन भनेर भन्दा रहेछन्। यसकारणले उहाँले ब्यालेन्स मिलाउने कुरा भइरहेछ। यता गोलीको बोली बोल्ने ओलीजी भन्नुहुँदो रहेछ, अब यो सरकार ढलेर चाहिँ नयाँ हात्ती नै जन्मिने होइन, त्यस कारणले किन यो ढाल्नु भनेर भन्नुहुँदो रहेछ। यस कारण गजेङ मजेङ भएको छ, आफ्नै चाहिँ नि संसदीय दलको समेत बैठक बस्न सकिरहेको छैन, सरकार अन्यलमै छ। अब के गर्ने कसो गर्ने कताबाट कताबाट जाने यही सरकारले बनाउने अथवा अर्को सरकारले बनाउने अथवा संविधान बनाउने कि सरकार बनाउने कि प्रधानमन्त्री फेरि बनाउने कि फेरि उप प्रधानमन्त्री बनाउने कि फेरि मन्त्री बनाउने बनाउँदा बनाउँदै तपाईँ हामी जनताले यी प्रधानमन्त्री भएका गृहमन्त्री भएका उप प्रधानमन्त्री भएका संचार मन्त्री भएका हेर्दा हेर्दै संविधान पनि हेर्न नपाइने भइसक्यो बेला आइसक्यो अब अहिले तातेर काम छैन यता सरकारमै रहेका वरिष्ठ चाहिँ नि उप प्रधानमन्त्री विजय कुमार गच्छेदार भन्नुहुँदो रहेछ अब त्यस्तै पऱ्यो भने के यो प्रधानमन्त्रीकै भाग्य हाम्रो भाग्यमा पर्छ प्रधानमन्त्रीकै भाग जो पनि लफडा गर्छ मधेसी मान्छेकै पर्नुपर्छ उहाँ बडो अचम्मको कुरा के छ भने उहाँले यो अभिव्यक्ति जनकपुरमा गएर दिनुभएछ वरिष्ठ चाहिँ उप प्रधानमन्त्री भएर सरकारको नेतृत्व गरिरहनु भएको छ फेरि यो सरकार ढल्मिँदै अर्को सरकार प्रधानमन्त्री हुने पनि सपना देखिरहनु भएको छ भनेपछि उहाँलाई पनि कहिले कतैबाट क्लु चाहिँ आएकै हुनुपर्छ त्यसकारण गच्छेदारज्यूलाई बधाई दिन चाहन्छु त्यसै गरी उहाँले भन्नुहुँदो रहेछ 10 दिनमा संविधान बन्छ भन्नुभएको छ ल हेर्नुहोस् त कति सजिलो रहेछ अब यो 10 दिनभित्रमा कसरी बन्नु कहाँबाट बन्नु केही थाहा छैन बोल्नलाई बोलिदिनु भयो त्यो पनि खुसीकै कुरो हो मलाई जहाँसम्म लाग्छ उहाँले भनेअनुसार 10 दिनमा बनाइदिनु हुन्छ यो किचलै हुँदैन थियो त्यस कारणले 10 दिनमा बन्छ अथवा 10 महिनामा बन्छ अथवा 10 वर्षमा बन्छ अथवा 10 वर्षमा नि बन्दैन यो कुरो अहिले कसैले भन्न सक्ने अवस्था छैन कसैले पनि गएको हप्ता राष्ट्रिय नाचघरमा एउटा कार्यक्रम भएको थियो अन्तर्क्रिया कार्यक्रम त्यो कार्यक्रममा विषय के राखेको थियो भने संविधान बन्छ भने कहिलेसम्म बन्छ अथवा बन्दैन भने किन बन्दैन र बन्नी नबनी निदो गरौँ भनेको थियो कसैले पनि ठोकेर कुनै पनि कुरो गरेनन् घुमाए मान्छेलाई पङ्गु बनाए कसैले पनि खालि त्यही भने सहमति नगरी सुखै छैन ए बाबा हो गरौँ न त हो गरौँ टेन्सन नल्याउ घिउ खाउँ जिउ बनाऊ दही पारौँ मै पारौँ धुत्का परेकार खाने गरौँ ल धुत्का परेकार खाने गरौँ साधा बिहान दुध भेट्न डेरीतिर लान्छन् जेठियामा गाउँभरिकी सबैभन्दा फुर्ती छुर्पी खान्छन् पेडा खान्छन् खान्नन् खैने सुर्ती हेर छुर्पी खान्छन् पेडा खान्छन् खान्नन् खैने सुर्ती कति ज्ञानी राम्रो बानी दुध पिउँ टेन्सन नल्याउँ घिउ खाउँ जिउ बनाउँ दही पारौँ मै पारौँ धुत्का परेकार खाने गरौँ ल धुत्का परेकार खाने गरौँ गोविन्दले दुधमा भन्दा जाडमा तागत भन्छ दिनौ जसो टिल्ल खाई नालीतिर डल्छ जाँड रक्सी नखा भन्दा लागेन है कहिले स्वास्नीले नि कुट्ने गर्थे त्यस बज्यालाई जहिले हेर स्वास्नीले नि कुट्ने गर्थे त्यस बज्यालाई जहिले बिचर घरिसमा तेरा नि चरम बिचर घरिसमा तेरा नि चरम दुध पिउँ टेन्सन नल्याउँ घिउ खाउँ जिउ बनाउँ दही पारौँ मै पारौँ दुधका परेकार खाने गरौँ ल दुधका परेकार खाने गरौँ गाई भैंसी को दूध हजुर अमृत समान कही दूध को मूल्य छैन कसो यो जमाना एक बोतल पानी को यहाँ 20 रुपया पर्छ पानी को दादो में दूध को मोल चाहिँ कहिले बढ्छ हे पानी को दादो में दूध को मोल चाहिँ कहिले बढ्छ आवाज उठाऊ सहमति जुटाऊ दूध पिऊ टेंशन नलिऊ घिउ खाऊ जिउ बनाऊ दही पारौ मोई पारौ दूध का परिकार खाने गरौ ल दूध का परिकार खाने गरौ दूध का परिकार खाने गरौ दूध का परिकार खाने गरौ ल दूध का परिकार खाने गरौ अब यता फेरि जनआन्दोलन दिवस मनाइया छ यहाँहरूलाई थाहा छ हाम्रा नेपालमा कतिवटा आन्दोलन अहिले पछिल्लो समयको जनआन्दोलन जनआन्दोलनका घाइतेका अवस्था यहाँहरूलाई थाहा छ भनिरहनु पर्दैन जनआन्दोलनका क्रममा शहीद भएकाहरूको अपेक्षा यहाँहरूलाई भनिरहनु पर्दैन त्यसकारणले जनआन्दोलनमा यो व्यवस्थाको विरोध गरेर एउटा चाहिँ नि समृद्ध नेपाल हेर्नका लागि जुन चाहिँ नि एउटा तानाशाही व्यवस्थाको चाहिँ अन्त्य होस् भनेर घरबाट चाहिँ नि निक्लेका मान्छे गोली खाएर लड्ने पनि शहीद त्यही चाहिँ धर्राको शहीद अब यहाँ बाटा जडाएर हिँडिरहेछ गाडीले हाने नि शहीद जता गरे नि शहीद त्यसकारण यो शहीदलाई यसरी अपेक्षा गरियो तैपनि जनआन्दोलन दिवस भनेर यहाँ राजधानीमा बसी खानु छैन टिकी खानु छैन शक्ति प्रदर्शन गरे ए बाबा हो प्रदर्शन गर्नुपर्ने ठाउँमा गर्नुहोस् न सदनमा गएर गर्नुहोस् चाँडोभन्दा चाँडो संविधान बनाउनुहोस् देशमा शान्ति ल्याउनुहोस् लोड सेडिङ हटाइदिनुहोस् त्यहाँ लगेर शक्ति प्रदर्शन गर्नुहोस् यो रोटा सधैँ प्रदर्शन गरेर गाउँबाट जनता बिहारी चाहिँ गाडीमा कोचेर ल्याएर छता राखेर साई साई र सुइसुई गरेर झन्डा हल्लाएर बिचरा चाहिँ नि दिनभरि घाममा टटाएर पानी टन्न खुवाएर भाषण सुनाएर के शक्ति प्रदर्शन गर्नु हो यस्ता खालका शक्ति प्रदर्शन गर्नुभन्दा काम गरेर चाहिँ देखाइदिने खालको शक्ति प्रदर्शन गरिदिनु भए भए हुन्थ्यो खैर केही छैन जनआन्दोलन दिवसका उपलक्ष्यमा चाहिँ म यहाँहरू सबैलाई घाइते हुनुभएका हाम्रा सम्पूर्ण घाइतेहरूलाई शहीद हुनुभएकालाई पनि म एकचोटि सम्झिन चाहन्छु कार्यक्रम जटारको तर्फबाट र घाइतेहरूको पनि उचित उपचार होस् घाइतेहरूलाई चाहिँ नि काम गर्ने र विभिन्न खालका अवसरहरू प्रदान होस् भन्ने हामी कामना गर्दछौँ तर हामीले कामना गर्नु मात्रै हो गर्नुपर्ने मान्छेले गर्दैनन् भाषण ठुला हुन्छन् भनाइ ठुला हुन्छन् सबै कुरा ठुला हुन्छन् तर जब व्यवहारमा मान्छे उत्रिन्छ तब गाह्रो हुन्छ यहाँ हिजो सरकार चलाउनेले आज चाहिँ त्यही सरकारको विरोध गर्छ भोलि गएर त्यो बसेपछि फेरि अर्कोले विरोध गर्छ खासै केही परिवर्तन हुनेवाला छैन त्यसकारण जति उफ्रियो भ्याकुत्तो त्यहीँको त्यहीँ जति उफ्रियो फट्याङ्ग्रो त्यहीँको त्यहीँ भन्छ अरे एकजनाले त्यस्तै हो जति जे गरे पनि मूल रूपमा जब मान्छेहरू एक आपसमा मिल्दैनन् र एक आपसमा आफ्नो विचार मिलाएर चाहिँ नि समग्र देशको समस्या हेर्दैनन् तबसम्म हुनेवाला केही छैन अब जेठ 14 गते भित्रमा संविधान आउला कि नआउला तपाईँ आफै विचार गर्नुहोस् भन्दै एउटा साङ्गीतिक कथा मेरो घरको पछिल्तिर बसे पनी खानन अरे दुई माना भन्दा भन्दा मलाई सम्झी रुन्छिन अरे पारिन मलाई फन्दा हे लै लै मेरै पिरले दुब्लाएर 80 किलो भइन भइन बाह्र घन्टा सुत्छिन अरे छैन उनलाई चैन हे लै लै लौ न बाबा फकाइदेऊ लौ मोहनी लगाइदेऊ लौ न बाबा फकाइदेऊ लौ मोहनी लगाइदेऊ अन्त्रु मन्त्रु जन्त्रु अन्त्रु मन्त्रु जन्त्रु नेपाली काङ्ग्रेसको यहाँहरूलाई थाहा छँदैछ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता सभापति पूर्व प्रधानमन्त्रीज्यू गिरिजाप्रसाद कोइरालाको निधनपछि 13 दिनको पुण्यतिथि पनि सकिसकेको छ। केही समय अगाडि राजधानीमा भएको श्रद्धाञ्जलि सभामा सबै नेताहरूले उहाँको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यो एकदम राम्रो कुरा हो। पहिले बिबीका सपना साकार पार्ने भन्ने प्रतिबद्धता आउँथ्यो, अब अहिले गिरिजाप्रसाद कोइरालाका सपना साकार पार्ने भन्ने प्रतिबद्धता आइरहेको छ। एकातिर सपना साकार पार्ने नेताहरूको प्रतिबद्धता आइरहेको छ, एकातिर उहाँकै पार्टीमा किचलो छाइरहेको छ। तिनजना नै एकदम वरिष्ठ, कोही भन्दा कोही कम छैनन्। सुशील कोइरालाज्यू यता चाहिँ नि एउटा डेराबाट अहिले चाहिँ नि कोइरालाज्यू बस्ने कोइराला निवासमै सर्नुभयो क्यार। त्यस्तै गरी शेरबहादुर देवाज्यू खुट्टो उचालेर तयार हुनुहुन्छ सभापति खानलाई, उता रामचन्द्र पौडेल तयार हुनुहुन्छ। शेरबहादुर देवाज्यू भन्नुहुँदो रहेछ, ए बाबा भन्नुहोस् भाइ कुरो के भने, हे बाबा हो गिरिजा बाबु पछि त भर्खरलाई एउटा एक हिसाबले भर्खर मै हुने उत्तराधिकारी भन्नुहोस् अथवा कुनै एउटा नेतृत्वकै कुरा गर्नुहोस् बाबु, मैले भनि त सकिरहेको थिएँ भनेर, यत्रो पार्टी त मैले सम्हालेको हो नि खाएको थिएँ, त्यसकारण अरूतिर जानै पर्दैन भनेकोलाई वरिष्ठताका क्रममा प्रधानमन्त्री भएका कुरामा गिरिजा बाबु पछि प्रधानमन्त्री को भयो, उहाँ पछि नेपाली काङ्ग्रेसमा 2-3 पटक भने को, त्यस कारणले भनेर उहाँ यता अर्को थाप्नुहुन्छ। यतापट्टि रामचन्द्र पौडेलजी भन्नुहुँदो रहेछ, अब हेर्नुहोस् यो उत्तराधिकारी भन्ने कुरो नेपाली काङ्ग्रेसमा लागू हुँदैन, त्यसैले शेरबहादुरजी को ठुलो को सानो भन्ने कुरो महाधिवेशनले बताउँछ, अहिले हामीले यसमा विवाद गर्नु हुँदैन। त्यसै गरी सुशील कोइरालाज्यू भित्र जिब्रो हालेर बोल्नुहुन्छ, अब नेपाली काङ्ग्रेसको कुरा छ के कुरालाई हामीले यसरी बोल्नुहुन्छ, उहाँले धेरै नबोलाउ बुझ्दै बुझ्दैन। अब रमाइलो कुरा के छ भने तिनै नेताको कुरा स्पष्ट छैन, कोही हडबडाएर बोल्नुहुन्छ, कोही जिब्रो भित्र हालेर बोल्नुहुन्छ, कोही सासले बोल्नुहुन्छ। त्यस कारणले अब यस हिसाबले झगडा गरेर यस हिसाबले चाहिँ नि अगाडि बढेर चाहिँ गिरिजाप्रसाद कोइरालाज्यूको सपना साकार होला त, त्यस कारणले आफ्नो पार्टीमा नेतृत्व कसले गर्ने भन्ने विषयमै जब विवाद पर्छ र त्यही नै काटामार हुने अवस्था आउँछ भनेदेखि देशको नेतृत्व गर्ने बेलामा झन्किन काटामार नहोस्। त्यस कारणले पनि मैले फेरि पनि दोहोऱ्याउनु पर्ने कुरा के छ भनेदेखि, सरकार परिवर्तन होस् अथवा नहोस् तपाईँ हामीलाई परिवर्तन हुनेवाला छैन, जबसम्म विचार परिवर्तन हुँदैन तबसम्म केही पनि हुनेवाला छैन। चाँडोभन्दा चाँडो हामी 2066 सालै विदा गरेर 2067 सालतर्फ लाग्दैछौँ। हाम्रो घर आँगनमा नयाँ वर्ष आउँदैछ तर नयाँ विचार आउँदै छैन, नयाँ विवेक आउँदै छैन र नयाँ इमान्दारी त आउनेवाला छैन, पुरानै कुरा हो, खालि साल मात्रै नयाँ हुन्छ, सबै कुरा पुरानै चलिरहेको छ। त्यस कारणले यो पुराना विचारधारालाई जबसम्म मारिन्न, जबसम्म नयाँ विचार नयाँ धारा आउँदैन तबसम्म केही पनि हुनेवाला छैन। बित्यो मेरो जिन्दगानी, मोज मस्ती मै सके छ आधा मेरो राम कहानी, हुक्का तानी गुरु डुडु हुक्का तानी, हुक्का तानी गुरु डुडु हुक्का तानी, स्कुल गए ढुङ्गा मुडा बोलिया थिए शब्द बोल्दा बोल्दथ्यो ताली हुक्का तानी गुडु डुडु हुक्का तानी हुक्का तानी गुडु डुडु हुक्का तानी एकादशी को त्यो मेला महोय सोलह सत्रह को त्यो बेला कौड़ी थिए गोजी महोय कोरी घर को ताला क्या मजा मेला मा गर्दै हिँडियो हंगामा साँझमा फर्कियो घरमा बाउको परियो पन्जामा त्यो दिन आज छ जरी कति खाइयो भातको छडी हुक्का तानी गुडु डुडु हुक्का तानी हुक्का तानी गुडु डुडु हुक्का तानी यहाँहरू सुन्दै हुनुहुन्छ एफएम 106.3 रेडियो अडियो एकान दुई कान मैदान यसमै छ मजा र रेडियो तरङ्ग पोखरा 107 एसियन थाइफुसद्वारा उत्पादित रम्पम चाउचौद्वारा प्रायोजित रम्पम झटारो रम्पम झटारोलाई प्रस्तुत गरिएको छु म जितु नेपालले हामी करिब करिब कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ अन्त्यमा अब हामी एकैछिन पासपोर्टका कुरा गरौँ राजधानी यहाँहरूलाई थाहा छँदैछ अहिले पछिल्लो समयमा एमआरपी पासपोर्ट लागू गर्नुपर्छ भनेर अस्ति केही समय अगाडिदेखि यो पुरानो पासपोर्ट बनाउन नपाउने भन्ने नियम आइसकेको छ त्यसकारण कति विदेश जानुपर्ने मान्छे नयाँ पासपोर्ट बनाउनु पर्ने हराएका अथवा मिति सिद्धिएका मान्छेले पासपोर्ट बनाउनु पाइरहेका छैनन् अब यता राज्यले नयाँ पासपोर्ट ल्याउनका लागि जुन भारतलाई चाहिँ परराष्ट्र मन्त्रीले दिनुभएको थियो उप प्रधानमन्त्रीले ठेक्का त्यसका लागि पनि लेखाले बोलाएर स्वयं प्रधानमन्त्रीले समेत जवाफमा आइसकेको छ अब प्रधानमन्त्री भन्नुहुँदो रहेछ वर्तमान परिप्रेक्ष्यमा राजनीतिक र कूटनीतिक दबावले एमआरपी भारतलाई दिएको हो अब कुन दबावले दिनु हो अथवा उताबाट दबाव आयो अथवा यताबाट दबाव आयो कसले घाँटी थिच्यो कसले पेट थिच्यो त्यो भनिसकेर नजाउँ ल ठिकै छ अब कुन दबाव आएको छ कस्तो खालको दबाव आएको छ र कति फाइदा भएको छ त्यो कुरा पछि जनताले थाहा पाउला नि थाहा पाउला आफ्नो ठाउँमा छ तर पुरानोले काम नचल्ने नयाँ ल्याउन नसक्ने हो भनेदेखि यो देशमा अब हामीले राज्य छ सरकारका प्रतिनिधि छन् जनताका प्रतिनिधि छन् भनेर कहाँबाट विश्वास गर्ने तपाईँहरू आफै बुझ्नु। अब कोही मान्छे विदेशमा बिरामी पर्यो, कोही मान्छेलाई लिन जानु पर्यो, अथवा पासपोर्ट हरायो अथवा म्याच के गर्ने, अब संसारभरि एमआरपी लागू भएको छ, हाम्रै देशले लागू गर्न सकेका छैन, त्यो पनि आन्तरिक विवादका कारण। यहाँ विभिन्न कम्पनीले यतिमा छपाइदिन्छु भन्दा भन्दै पनि जबरजस्ती भारतलाई दिएको छ, त्यही पनि भारतमा दिने कुरामा पनि अहिले किचलो आएको छ, यता लेखाले बोलाएको छ, यता अन्य कुरा आएको छ, यता सभासदले प्रश्न सोधेका छन्, त्यसकारणले अझै पनि एमआरपी अन्यलमा छ। अब नेपालीले के गर्ने, पुरानोले हुँदैन नयाँ आउँदैन, नयाँ ल्याउन सक्दैनन्। एउटा पासपोर्ट बनाउने सुविधा जनतालाई दिन बेलामा नसक्ने भनेपछि अरू कुराको अपेक्षा तपाईँ हामीले किन गर्ने, त्यसकारण अब यत्तिकै चाहिने जे गरे नि टर्ने। हजुर कुरो यो बुझे भइगयो, कार्यक्रममा बोल्दा बोल्दै समय सिधिसकेको छ, यिनै सामग्रीका साथसाथै आजको लागि यो झटारोबाट म जितु नेपाल बिदा चाहन्छु, हस्त नमस्ते, बाई बाई। लगी पाउने हो छोरो ता